बहत्तर साल बैसाख गते जन्मभूमि नेपालमा पर्यो महाते जन्मभूमि नेपालमा पर्यो महाते सिर्जुकायो सगर माथा धरहरा पनि सारा नेपाल बिचल्लियो साधे छैन भने सारा नेपाल बिचल्लियो साधे छैन भने हे हिजो नेपाल भूकम्पले देशै पार्यो र नबचायो पशुपति माता बुद्ध सीता विनाशकारी भूकम्प आयो प्रकृतिको हृदय विनाशकारी भूकम्प आयो प्रकृतिको हृदय पशुपति बुद्ध र सीता आज तिमले तिमले कसरी रचौनी देशको माटो रागत कहिले लाग्यो राज परिवार कहिले देशभक्तलाई किन चाहन्छौ प्रभु तिमीले नेपालको भलाई किन चाहन्छौ प्रभु तिमीले नेपालको भलाई कहिले आउँछ जनयुद्ध कहिले आयो भुकम्प यो देशमा मान्छे मर्न लाउन प्रभु रोकम् यो देशमा मान्छे मर्न लाउन प्रभु रोकम् हे देशको माटो I see that. पनि यसलाई उद्धार गरौँ। बाढी पहिरो धेरै जलन सबलाई सचेत पारौँ। बाढी पहिरो धेरै जलन सबलाई सचेत पारौँ। देशको विकास गरौँ अब नेता जनता मेरी। जन्मभूमि नेपाललाई पारौँ झिलिमिली। जन्मभूमि नेपाललाई पारौँ झिलिमिली। सुखमा अब बिगोर खाली जनाऊ। खबरदार नेताहरू आफ्नो काम बनाऊ। खबरदार नेताहरू आफ्नो काम बनाऊ। स्वदेश परदेश दाजुभाइ नपर्नु है दङ्ग। सुपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा युएई कलाकारको लोकदोहरी एल्बम देशको आँसु। स्वर कमल विश्वकर्मा, किरण बेसी, बाबुराम परियार, सरोज थापा मगर, कमल परियार, श्याम रछाली मगर, करण परियार, जानुका तामाङ, सपना जीसी, दीपक विश्वकर्मा, लय दीपक विश्वकर्मा र कमल विश्वकर्मा, शब्द दीपक विश्वकर्मा र कमल विश्वकर्मा, पीआरबीटी 6054-1713, एरेन्जर यमन खनाल, उत्पादक सुपा देउराली म्युजिक प्राली, मोबाइल 9849404000।